मेरो देश रोलेको छ रे, मेरो देश रोलेको छ रे। युवा सबै प्रवास हुँदा परिवेश रोएको छ रे, मेरो देश रोएको छ रे, मेरो देश रोएको छ रे, मेरो देश रोएको छ रे। कति बसौँ हामी युवा विदेशी भूमि सजाई, उता देशको भोटो फाटी बसेर छरे लजाए, बसेर छरे लजाए। जस्तो हाम्रो देश हुँदै छ रे नर्क सरी, हुँदै छ रे नर्क सरी। ढाका टोपी दौरा सुरुवाल भाषा भेष रोएको छ रे, मेरो देश रोएको छ रे, मेरो देश रोएको छ रे, मेरो देश रोएको छ रे। टोलाउँदै छ रे सगरमाथा, रुँदै छ रे मेची काली। कहिले होला आफ्नै देशलाई सजाउने हामी नेपाली, सजाउने हामी नेपाली। ताते ताते गर्ने बाबु सेतु केश रोएको छ रे, मेरो देश रोएको छ रे, मेरो देश रोएको छ रे, मेरो देश रोएको छ रे।